फजर में उठने में बहुत सुस्ती होती है, बराए करम इसके लिए कोई अमल इरशाद फरमा दे। फजर में उठने के लिए वैसे तो इसका इलाज इस तरह के हैं कि अगर ज्यादा खाने की वजह से गुनूदगी बढ़ती है तो कम खाए ताकि नींद गहरी ना आए। इसी तरह मतलब ये कि जल्दी सोए कि देर से सोने से रात देर से खुलती है। अब रात भर आप मतलब इधर घूमते रहे गलियों में, नाथपानी के नाम पर दो दो बजे तक आप बैठे रहे और फिर जाकर सो जाए और फजर कज़ा हो जाए, ये तो आप गुनाहगार होंगे, गुनाह कबीरा होगा अगर आपकी कोताही की वजह से आंख नहीं खुलती थी। इसी तरह अपने सिराने अलार्म सेट करने या किसी को उठाने का कहने, अगर आप मोहल्ले की मस्जिद के खादिम को कह देंगे या चौकीदार हो तो उसको कह देंगे कि वो आपको जगा दिया करे और उसकी कुछ खिदमत कर दिया करे, तय कर लेंगे हम आपको 100 रुपया पेश करेंगे महीने के, आप मेहरबानी करके फजर के लिए मुझे जगा दें और जब तक मैं उठकर जवाब ना दे दूं आप ना जाए, क्योंकि लेटे लेटे बाद लोग जवाब देते हैं आता तो फिर सो जाता। तो इसलिए जब तक यानी जिसमें जाग आ जाती है वने होश वाली, ऐसा अमल वो चौकीदार या मौजिन खादिम जो भी है वो देख ले, 100 रुपये 200 रुपये 300 रुपये कोई महंगे नहीं है, नमाज से क्या बढ़ता है। आप इंशाल्लाह ज्यादा देंगे तो कंधे पे उठा के आप मस्जिद में पहुंचा देंगे आप। तो इस तरह मतलब के तरकीबें करें तो इंशाल्लाह इस तरह ये सूरत बन जाएगी कि आपकी फजर कजा नहीं होगी। सबसे बड़ी बात जज्बे की, जज्बा होगा राहें खुद ही खुल जाएंगी। जज्बा नहीं होता तो यहां भी नमाजें कदा होती होंगी, इतने ला तादाद साईं भाई कसीर तादाद में यार पता नहीं किसकी नमाजें होती हूँ किसकी कदा हो जाती होंगी, क्योंकि नए साईं भाई जिंदगी में पहली बार कई ऐसे जो आए होंगे कभी इमाम में भी हाजिरी नहीं दी होगी, बिल्कुल कोरे कोरे जहन नहीं होता नमाजों में। जमातें यहां भी एहतिकाम में भी लोगों की जाती है, हैरत की बात है कि मस्जिद में होते हुए मोहतकी की जमात चली जाए, बड़ी बात है, अजीबोगरीब बात है। इसका मतलब रूहानी इलाज यह है कि सूरह कहफ की आखिरी 4 आयतें इस नियत से पढ़ ले कि मुझे इतने बजे जागना है तो इंशाअल्लाह अज़्ज़वजल आंख खुल गई। जिगर और गुर्दे की खराबी की वजह से भी बेवक्त नींद चढ़ती है, यह भी एक शिकायत होती है कि नींद चढ़ती रहती है, अभी बैठे बैठे नींद चढ़ती होगी और अगर गप्पे मारेंगे तो नींद नहीं आएगी। तो ये जिगर और गुर्दे की खराबी से ऐसा होता है, तो जिसको बेवक्त नींद बहुत आती हो उसका इलाज यह है कि एक गिलास पानी में एक चम्मच शहद मिला लें और एक नींबू निचोड़कर निहार मुंह पी लें। निहार मुंह खाली पेट उठकर, जैसे नींद से उठता है तो खाली पेट उठकर, और इस नियत से मदनी काफिले में सफर करें कि मैं जाकर दुआ करूंगा तो इंशाअल्लाह अज़्ज़वजल मदनी काफिले की हुई दुआ की बरकत से भी आपकी नींद की बीमारी जा सकती है। यह अमल इसका कोई वक्त नहीं है पीते, बल्कि पानी का इलाज तो वैसे ही मुफीद है, 4-5 गिलास अगर रोज पिए निहार मुंह तो इंशाल्लाह बहुत सारी बीमारियों का इलाज हो जाएगा। मेरा ब्लड प्रेशर बहुत हाई होता था, जो मतलब दवाओं को समझते हैं उनको समझ आ जाएगी मैं जो कह रहा हूं। मैं थोड़ा थोड़ा करके 1.5 टेबलेट मेरी हो गई थी लेक्सोटेनिक, जो बहुत खराब टेबलेट है नींद की है, थोड़ी मैंने आधी पाओ कोनी बड़ा तगड़ा दे, और मैं लेता था टिनोरमिन 100 मिलीग्राम और स्टेबलोन 2, ये मेरे हाई ब्लड प्रेशर के लिए इतनी दवाओं पर मैं उतर आया था। टेंशन ऐसा कि बस मेरी नींद, अल्लाह ने बड़ा करम किया कि पानी का इलाज हाथ में आ गया, तो आहिस्ता आहिस्ता ये सारी दवाएं मेरी खत्म हो गई। अब 25 mg टिनोरमिन पर भी मेरा काम चल जाता है, 100 थी तो 25, लेक्सोटेनिल वो भी खत्म हो गया। मगर डॉक्टरों का कहना ये कि जब एक बार ब्लड प्रेशर हाई हो जाए और टेबलेट शुरू हो जाए उसकी, तो अब उसको उम्र भर जारी रखनी है, क्योंकि उसको मतलब यानी कि छोड़ देने से بظاہر تو مریض نارمل ہوتا ہے لیکن اچانک بلڈ پریشر ہائی ہو جاتا ہے اور اس کی شریان پھٹ جاتی ہے، دماغ کی نس پھٹ جاتی ہے. ایسے دیکھا بھی ہے میں نے، ایک اس ٹائم میں ہوتے تھے ہمارے عرب امارات کے، ان کے گھر پہ بھی جا کے میں رہتا تھا بیچارے، تو ان کو بھی بلڈ پریشر ہائی ہوتا تھا. تو یہاں کراچی میں آئے تھے اپنے خاندان میں اپنے، ان کا بلڈ پریشر نارمل ہو گیا، یہ سمجھے میں ٹھیک ہو گیا، انہوں نے میڈیسن چھوڑ دی اور پرہیزی بھی چھوڑ دی. اب جس دن فلائٹ تھی واپس عرب امارات کی ان کی، اسی دن ایک دم بلڈ پریشر ہائی ہوا، ان کی دماغ کی نس پڑ گئی. مجھے پتا چلا، میں ہاسپٹل دیکھنے گیا تھا، بےچارے پڑے ہوئے تھے، پھر انتقال ہو گیا ان کا دماغ کی نس پڑ. تو اس لیے مطلب یہ ڈاکٹروں کا بھی کہنا ہے اور میں نے یہ کیس دیکھا بھی ہے، اس لیے اس ٹیبلٹ کو تو میں نے دوبارہ بیچ میں 50 گرام شروع کر دی تھی، کہ یہ 25 گرام بھی بہت کم ہے، اللہ نہ کرے کبھی اچانک وار نہ ہو جائے، تو پھر 25 گرام کی ہوئی ہے. تو اس طرح مطلب یہ کہ یہ بیماری جو ہے یہ عمر بھر اس سے جان چھوٹتی تھی، اب عارضی طور پر الحمدللہ جان چھوٹی ہے، اللہ چاہے گا تو عمر بھر بھی جان چھوٹ جائے گی. تو پانی دیکھا ہوگا آپ لوگوں نے، میں کثرت سے پیتا ہوں، تو یہ نہار منہ پانی پینے سے یہ فائدہ ہے اس کا، اور کئی بیماریوں کا علاج ہے. پیٹ آپ کا انشاءاللہ کافی سیٹ ہو جائے گا، جو قبض کے لیے مطلب پریشان ہوتے ہیں ان کے لیے بھی پانی کا علاج انشاءاللہ بہت مفید رہے گا. 5 گلاس نہیں پی سکتے تو آپ 2 گلاس پیے خالی پیٹ، مگر پھر اوپر اور چیزیں کھانے سے پھر پانی کی بات نہیں رہی. تو پرچہ میرا اس میں پورا لکھا ہوا ہے کہ مطلب وہ پانی پینے کے بعد 1.5 گھنٹے تک کچھ نہ کھائے، پھر کھانا کھانے کے بعد 2 گھنٹے تک پانی نہ پیے، یہ بڑا مشکل ہے. تو کھانے کے دوران پانی پیے، بعد میں نہ پیے، تو چند قطرے پی لیے اس میں حرج نہیں ہوتی، لیکن انشاءاللہ فائدہ پھر بھی ہوگا اگر یہ احتیاط کیا ہوگی، بعد میں پانی پی ڈالا تو بھی جو شروع میں پانی پیا وہ کچھ تو انشاءاللہ کام دکھائے گا اپنا انشاءاللہ. مگر بعض طبیب اس سے اختلاف کرتے ہیں، میرا رد بھی کرتے ہیں، لیکن میں یہ کہتا ہوں کہ میں نے اس کا فائدہ اپنے اوپر دیکھا. تو سب سے بڑا اس معاملے میں علم جو ہے وہ تجربہ ہے، جو الحمدللہ مجھے حاصل ہے. تو بعض ڈاکٹر ایسے بھی ہیں، بڑے بڑے ڈاکٹروں کا نام سنا ہے بعض، جو میرے پرچے رکھتے ہیں. ایک ڈاکٹر صاحب کا سنا ہے میں نے پنجاب میں، بہت بڑے سرجن ہیں اور نام بھی ہے ان کا، وہ مطلب یہ پانی کا پرچہ بہت انلارج کرا کے کسی نے بتایا کلینک میں لگا رکھا ہے، اور اپنے پاس بھی رکھتے ہیں پمپلیٹ، وہ مریضوں کو دیتے رہتے. تو یوں بھی ہے، تو میں نے اپنی طرف سے نہیں لکھا، میں نے بھی کہیں سے لیا ہے، تب ظاہر وہ ڈاکٹروں کی اپنی تحقیق ہے، اب تھوڑا بہت ایڈیشن تو چلتا ہے، ہو جاتا. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب.